Quanto per il tene che tarbiyat ke liye humne namuna hai aur sirat mustaqim ke liye raza Allah Allah ke naik bandon ka rasta hai aur phir hamara mazmoon shuru hua tha ke tarbiyat ke liye jo amli shakhsiyat hain unke sardar Hazrat Muhammad sallallahu alaihi wasallam ki aamad اور مضمون یہ تھا کہ آپ کے آنے سے پہلے ہی آپ کی آمد کا چرچا تھا جیسے آپ نے فرمایا کہ کنتو نبیاً و آدم و بین الماء و طین جس وقت آدم علیہ السلام پانی اور کیچڑ کے حال میں تھے میں اس وقت بھی نبی تھا اور جبریل علیہ السلام نے جب بتایا آپ کو کہ آپ کی پیدائش سے پہلے میں ایک نور روشن ستارہ دیکھا کرتا تھا آپ نے فرمایا کہ وہ میرا ہی نور تھا جو کتاب الاصول المجموعہ ہے اس میں بہت ساری روایات بیان ہوئی ہوئی ہیں تو پہلا تذکرہ ظہور اعظم کے بعد کہ آدم علیہ السلام کی جو توبہ قبول ہوئی ہے 40 سال روتے روتے آخر میں کہا یا اللہ تبارک و تعالیٰ میں آپ سے حضور اکبر صلی اللہ علیہ وسلم کے وسیلہ سے معافی کی درخواست کرتا ہوں ذالعمال مدر شیخ نے حدیث لکھی ہوئی ہم نے 100 بار پڑھی ہوئی وہ مولوی صاحب ایسے کر رہا ہے کہ مثلا یہ ہے کہ نہیں ہے ہم نے 100 بار پڑھی ہوئی تو اللہ تبارک تعالیٰ نے پوچھا کیا کہ آپ نے جو وسیلہ اختیار کیا اور واسطہ دیا تو حضرت محمد صلی اللہ علیہ وسلم کون ہے لیکن یا اللہ تبارک و تعالیٰ جب آپ نے مجھے پیدا کیا تو میں نے عرش معلا پر لا الہ الا اللہ محمد رسول اللہ لکھا ہوا دیکھا تھا اسی وقت سے میں نے جان لیا تھا کہ یہ وسیلہ ہے کہ اس سے بڑھ کر کسی کا درجہ نہیں ہے جن کا نام آپ نے اپنے نام کے ساتھ لکھا ایک دو کتابیں جو کہ آسمانی صدقہ کتاب تورات انجیل ضرور دانیال علیہ السلام کا نسخہ موجود ہے بائبل جسے آپ کہتے ہیں نا تو بائبل میں اولڈ ٹیسٹامنٹ تورات نیو ٹیسٹامنٹ انجیل دانیال نسخہ دانیال علیہ السلام سامس ضرور یہ سب کا مجموعہ بائبل ہے تو آسمانی کتابیں جن کا تذکرہ آیا ان میں تو تذکرہ آپ کا ہے ہی اس کے علاوہ وہ کتابیں جن کا بطور آسمانی کتابوں کا تذکرہ نہیں آیا ہوا ہے یہاں تک کہ ان کتابوں میں بھی آپ کا تذکرہ ہے اور ماہرین کی تحقیقات میں بات آئی ہوئی ہے کہ ہندوؤں کے وید جو ہیں یہ نوح علیہ السلام کے صحیفے ہیں اس لیے ہندوؤں کے ویدوں میں بھی توحید ملتی ہے توحید کا تذکرہ ان ویدوں میں بھی کتنے زیادہ مسخ ہونے کے بعد تبدیل ہونے کے بعد پھر ابھی بھی ان میں توحید ہے اور ہندوستان کا ایک پنڈت ہندوستان کے پنڈت کا واقعہ ہے جو کہ گزشتہ 10-12 سالوں میں مسلمان ہوا ہے اس نے کہا کہ میرا باپ مڈ پنڈت تھا مڈ پنڈت نے سب سے بڑا جو ان کا اہل علم ہو جیسا ہم کہتے ہیں علامہ مددہار کہ مڈ پنڈت تھا میرا والد صاحب اور میری تربیت کر رہا تھا اور مجھے وید پڑھا رہا تھا تو وید میں توحید کا تذکرہ آیا اور تذکرے نے مجھے بڑا لطف دیا اس کے بارے میں نے کئی ایک سوالات اپنے والد صاحب پر کیے تو انہوں نے جواب دیا تشریحات کی لیکن مجھے مطمئن نہ کر سکے اور یہاں تک کہ مجھے ان کے ساتھ بات میں پریشان ہو گیا اور مجھے اندازہ ہوا کہ یہ والد صاحب میرا پہلو بچا رہا ہے بات سے پہلے بچا رہا. کہتے اس پریشانی نے مجھے گھر سے نکال دیا اور میں توحید کی تلاش میں پھرا, بدھ مت والوں کے پاس گیا, عیسائیوں کے پاس گیا, پھر مثال مول مطلب جین مت ہے وہاں پر, یا آتش پرستوں کا دین ہے. کہتے میں پھرتا رہا پھرتا رہا. پھر کہتے اس طرح ہوا کہ ایک دفعہ میں ایک گاڑی میں بیٹھا ہوا سفر کر رہا تھا, میرے ساتھ ایک آدمی بیٹھا ہوا تھا, اس نے مجھ سے کچھ بات چیت شروع کر دی. تو میں نے اسے بات کی تو اس کی بات میں مجھے توحید کی بات کا پتہ چلا کہ یہ توحید کی دعوت دینا چاہتا ہے. کہ مجھے تو اسی کی فتلاش میں پھر رہا تھا. میں نے اس کے ساتھ ذرا بات کی, بڑا لطف آیا. میں نے کہا کہ بات مجھے بڑی پسند آئی ہے, کیا آپ اس پر مجھے کافی ساری معلومات دے سکتے ہیں؟ اس نے کہا جی میں تو عام آدمی ہوں, ان پڑھ آدمی ہوں, اگر آپ زیادہ معلومات حاصل کرنا چاہتے ہیں تو آج ہمارے مہمان ٹھہر جائیں آپ, اور آپ ہمارے امام صاحب سے پھر بات کریں تو آپ کو بہت زیادہ تسلی آپ کی کر دیں گے. کہتے میں ٹھہر گیا, امام صاحب سے میں ملا, انہوں نے جو توحید کی دعوت دی مجھے اور توحید کی تفصیلات بتائی تو مجھے اندازہ ہوا کہ وہ جس بات کو کہہ رہا تھا یہ وہ اور یہ باتیں, یہ وہ توحید اور یہ توحید جو ہے یہ ایک طرح کی ہے. کہ اس پر میں مسلمان ہو گیا کہ وہ تو توحید کا کہہ رہا ہے اور یہ آگے بت پرستی کو کہہ کر کر رہے ہیں, اس کو شامل کیا ہوا ہے. کہ تو انہوں نے مجھ سے پوچھا کہ تیرا نام کیا ہے؟ میں نے کہا میرا نام سنجے ہے. تو کہ انہوں نے پوچھا کہ سنجے کا کیا معنی ہوتا ہے؟ تو میں نے کہا سنجے کا معنی ہوتا ہے ولی. تو انہوں نے کہا بس آپ کا نام یہی رہنا چاہیے, کیونکہ معنی اس کا اچھا ہے, یہ رہنا چاہیے, ایک تو آپ کو چلتے پھرتے تکلیف بھی نہیں ہوگی اور نام کا معنی بھی ٹھیک ہے, بس یہ ہونا چاہیے. تو یہ سنجے حج پر آیا ہے, ہمارے جو وہاں مکہ مکرمہ ہمارے ساتھی مقیم ہیں ان سے ملاقات ہوئی, حضرت مران صاحب سے ملاقات ہوئی ہے. پھر وہ جس سال میں تھا تو اس سال تو اس سے پہلے سال آیا ہوا تھا, یہ اس سال وہاں کے لوگ آئے ہوئے تھے تو ملاقات ہوئی. میں نے کہا کہ سو سنجے تو ہمارا سلام کہیں, اس سے کہے کہ اگر پاکستان آئے تو ہم پاکستان اس کے آنے کے بندوبست بھی کریں اور یہاں اس کا بڑا دورہ کرائیں اس سے. سبحان اللہ, یہ ساری تمہید میں نے وہ کہی تھی اس بات کے لیے کہ بنارس یونیورسٹی کے ایک پروفیسر نے اپنے ویدوں پر تحقیقی کام کیا ہے اور اس میں اس نے ایک وید سے عبارت نکالی ہے جس میں یہ بات آئی ہوئی ہے کہ ایک کالکی اوتار آئے گا, عالمی پیغمبر کالکی اوتار آئے گا جس کے باپ کا نام وشنو بھگت ہوگا. تو وشنو سنسکرت کا لفظ ہے, اس کا معنی ہے اللہ, عربی معنی کریں وشنو کا نام اللہ, اور بھگت جو ہے عبد, تو دونوں کو بلائیں عبداللہ. اس کے باپ کا نام وشنو بھگت ہوگا, عبداللہ آپ کے والد صاحب کا نام ہے, اور ماں کا نام سومانت ہوگا. سومانت سنسکرت کا لفظ ہے, اس کا معنی ہے امن پائی ہوئی عورت, آمنہ. یہ باپ کا نام وشنو بھگت, عبداللہ, ماں کا نام سمانم, آمنہ. وہ برقی گھوڑے پر بیٹھ کر ساری کائنات کی سیر کرے گا معراج. اس کے ماننے والوں کے ہاتھوں میں تلواریں اور بھالے نیزے برچھے ہوں گے. تو اس پروفیسر صاحب کی کتاب میرے پاس ہے, اس میں اس میں لکھا ہوا ہے کہ میں اپنی ہندو برادری کو اس بات کی دعوت دیتا ہوں کہ اس کے بعد تو کسی شخصیت آنے والی نہیں ہے جو کہ تلوار نظر برچے کو استعمال کرے. تو لہذا یہ جو پیشن گوئی ہے یہ حضرت محمد صلی اللہ علیہ وسلم کے بارے میں ہی آئی ہوئی ہے. تو دوسری بات کی پیشن گوئی یہ ہے کہ وہ کسی کو یاد ہے پوچھتا ہے جی فتح مکہ نہ فتح مکہ تو رات میں ہے, یہ ہے دوسری ہے کہ ہاں وہ ایسا ہے کہ इस देश से पश्चिम, पूर्व कहते हैं, मशरक को पश्चिम कहते हैं, मगरब को पश्चिम की तरफ आप की पैदाइश होगी, ढाई पैर चढ़े दिन पैदाइश होगी, ढाई पैर चढ़े दिन पैदाइश होगी। और एक जगत गुरु आएगा जिसकी पैदाइश ढाई पैर दिन चढ़े होगी, उसकी शादी एक बहुत मालदार औरत से होगी, उसकी शादी सोमनी से होगी। तो ढाई पैर चढ़े आपकी पैदाइश सुबह साधक को है, और इसको हिंगोली में है कि सुबह साधक के ढाई घंटे बाद होगी। तो इस तरह है कि मक्का मुकरमा का वक्त है तो वो उससे है अफगानिस्तान से दो घंटे पहले है, पाकिस्तान से दो घंटे पहले है, अफगानिस्तान से कोई डेढ़ घंटा पहले है, और हिंदुस्तान से ढाई घंटे पहले है। तो जिस वक्त वहां सुबह साधक होती है, यहां सुबह साधक के ढाई घंटे गुजर चुके होते हैं, तो ढाई पैर दिन चढ़े होगी। और की शादी बहुत मानदार औरों से होगी। खदिया कुबरा जिला साहब की शादी हुई है, मुनादर हसन गिरानी साहब रहमत ने लिखा है कि खदिया कुबरा रजी अल्लाह तला मक्का मुकरमा के तजारती मंडी के आधे माल की मालिका थी, मक्का मुकरमा के आधे मालियत की मालिका खदिया कुबरा रजी अल्लाह तला, आधा बाकी सारे तालीबों में इतनी मालदार औरत थी। और ये 13 साल मक्का के क्याम के दौरान ये सारा पैसा हजरत अल-कुबरा रज़ी अल्लाह तआला का जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दीनी काम पर खर्च हुआ। तो आप की शादी सोमनी से होगी। सोमनी संस्कृत का लफ्ज है, इसका मान अरबी में करें तो उसका माना बनता है आयशा। पेशन गोई और महाराजा विक्रमाजीत की पेशन गोई है। ये नजूम का बहुत बड़ा माहिर गुजरा है, इसका अपना विक्रमी कैलेंडर भी है जो कि इसी कैलेंडर से कोई होता है 50-100 साल पहले है। आजकल विक्रमी सन कौन सी है, जेठ हाड़ वगैरह जो ना, ये इसके कैलेंडर है और विक्रमी कैलेंडर है इसका अपना। तो वो कहते हैं कि मैंने ये नजूम होता है सात साद सात नास, मनहूस घड़ी और मुबारक घड़ी, ये इनके हिसाब करते हैं सितारों का, बुर्जों का, सितारों का, उसमें से करते हैं। तो उसने कहा मैं अपने नजूम की महारत के जरिए में मालूम करना चाहता था कि कायनात में ऐसी सात सात तरीन नहीं हो जो इतनी मुबारक को जैसी मुबारक घड़ी कोई हुई ही ना हो, ये कब है, हो गई है या बाद में आएगी या क्या होगा। तो कहते मैंने पिछला हिसाब छाना छाना छाना तो मुझे अंदाजा हुआ कि कोई ऐसा मौका नहीं आता जिसमें सारे सितारे सारे बुर्ज जो है ये आदत साध में हो, ये नहीं आया। फिर कहते मैंने अपने से बात के दौर को मैंने किया तो कोई 550-600 साल के दरमियान एक साथ आई कि उस जैसी साथ कायनात में इतनी मुबारक घड़ी कोई और नहीं है। मुझे बड़ी हैरत हुई, फिर मैंने अपना और हिसाब जोड़ना चाहा, इसमें कोई पैदाइश भी है। मुझे पता चला कि इसमें एक एक बच्चे की पैदाइश है इस साथ। उसकी इबारत है ये विक्रमाजीत की, एक इस साथ में एक बालक जन्म लेगा, एक बच्चा पैदा होगा, उसकी पैदाइश से पहले उसके पिता की देह हो चुकी होगी, पिता या बाप देह मौत, उसकी पैदाइश से पहले उसके बाप की वफात हो चुकी होगी। और ये बालक निकलिंग होगा, निकलिंग मासूम, ये बालक निकलिंग होगा, जिस समय उसकी पैदाइश होगी उस समय उस नगरी में बहुत धूमधाम होगी, जिस साल पैदाइश होगी उस साल वहां पर बहुत अफरा तफरी के हालात होंगे। तो वाकया साबे फील का वाकया उसी साल का था, तो वाकई अफरा तफरी के हालात थे बहुत। तो ये बेगम मस्जिद की पेशनगोइयों में ये बात तलाल साहब आई हुई है, सुभान अल्लाह। और आठ नबी में आपकी नबूवत के आठवें साल जिस वक्त के शक कमर चांद के दो टुकड़े होने का मौजदा हुआ, तो मालाबार का राजा अपने माल की छत पर चांदनी रात की सैर करने के लिए, लुत्फ उठाने के लिए बैठा हुआ था। उसने देखा कि अचानक चांद दो टुकड़े हो गए और मिल गए, जो बड़ी हैरत हुई। उसने अपने नजमियों को, पंडितों को, दानिश्वरों को, सबको बुलाया। उन्होंने कहा रात को मैंने ऐसा वाकया देखा है, तो ये वाकया क्या था? तुमने कहा कि ये तो अरब की दुनिया में एक ऐसी रूहानी कुवत वाला बंदा आ गया है कि उसकी उसके इशारे से, उसकी वजह से चांद दो टुकड़े हुआ है। तो बड़ी हैरत हुई। उसने अपने बेटे को 100 सिपाहियों के साथ भेजा, कहा आप वहां पर जाएं, अगर ये वाकया वहां पर भी ऐसे ही हो मशहूर हो जैसे हमने देखा है, तो फिर ये अल्लाह के खास बंदे हैं, अल्लाह के नबी हैं, फिर आप इन पर ईमान ले आए। ये बेटा उसका गया है, उसने 100 आदमी का सफर किया है, वहां पहुंचा है, उसने गिरदो पेश पूछा है, सब वाकये की तस्दीक हुई है, उसने खुद इस्लाम कबूल किया है, वालिद साहब के लिए दुआ कराई, उन्होंने यहां इस्लाम कबूल किया है। और फिर इसके 2 साल यहां गुजरे हैं, 2 साल इसकी शादी यहां पर हुई है, और फिर इसने वापसी का सफर शुरू किया है। तो जाने आने के सफर में इसके 47 फौजियों की वफात हुई है और 53 जो जिंदा बचे। ये जब वापस पहुंचा है तो उसके वालिद साहब की वफात हो गई थी, और वहां पर जो है तो इसने अपने साथियों से कहा कि हम वहां जाकर अपने इस्लाम का ऐलान नहीं करेंगे, पहले हम जो है तो सारे अपने उसके इकतदार के मसले को दुरुस्त कर लेंगे, और सारे हालात जब दुरुस्त हो जाएंगे तो उसके बाद फिर ऐलान करेंगे। तो उन्होंने जाकर अपने वालिद साहब की जगह पर बैठकर सारी अपने इंतजामी उमूर को दुरुस्त किया, फिर इसने ऐलान किया। तो ये किराला रियासत अभी भी किराला रियासत हिंदुस्तान की, किराला रियासत के सारे लोग मुसलमान हुए, और 8 नबी में हिजरत से पहले वहां पर मस्जिद बनाई गई। ये मस्जिद अब भी है और उसको लोगों ने देखा हुआ है, इसका आर्टिकल फीचर पाकिस्तान के अखबारों में आया है। मैं पहले डॉक्टर अब्दुल कदीर खान ने भी एक आर्टिकल इस पर लिखा हुआ है। और किराला रियासत जो है हिंदुस्तान की वो रियासत है कि हिंदुस्तान की आईटी की सबसे ज्यादा आमदनी किराला रियासत की है, और किराला रियासत में सबसे मजबूत तरीन पार्टी मुसलमानों की अपनी पार्टी है, वही इलेक्शन जीतती है और उसी की हुकूमत बनती है। तो हिंदुस्तान के सूबों में से एक सूबा ऐसा है कि जहां पर मुसलमानों की हुकूमत होती है वो किराला का सूबा है, क्योंकि साहब इकराम का कमाल है, उनके कदम जहां पर गए हैं वहां पर दीन ऐसा जमा है कि फिर उसके वहां से उखड़ने के हालात नहीं हुए। इस पर फिर जो है तो भोपाल के राजा ने अपने बेटे को भेजा है, उनके साथ तो अब्दुल्ला जामी एक साहबी भी आए हैं, और उनकी दावत पर फिर भोपाल का राजा नवाब जो है मुसलमान राजा मुसलमान हुआ है, और भोपाल में उन साहबी की कब्र है, उनके पैरों की तरफ जो है उस नवाब की कब्र है जो उनकी दावत पर मुसलमान हुआ है, अभी भी मौजूद है। इसलिए अंग्रेजों के पूरे दौर में भोपाल रियासत जो है वो आजाद रही है, उस पर मुसलमानों का किरदार रहा है। सुभान अल्लाह। تو یہ آپ کہنے سے پہلے آج قیامت کے چرچے یہ ہو رہے تھے, انشاءاللہ پھر تورات کے انجیل کے وہ پھر جمعے پر بیان کریں گے. تورات اور انجیل میں جو تذکرے آپ کے آئے ہوئے ہیں اس پر اگلے جمعے انشاءاللہ بات ہوگی. اس لیے اللہ پاک فرماتے ہیں لقد جاءکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف رحیم فإن تولوا فقل حسبی اللہ لا الہ الا ہو علیہ توکلت وہو رب العرش العظیم. یقینا لقد جاءکم رسول من انفسکم, یقینا آیا تمہارے درمیان ایک پیغمبر تمہارے انسانوں کی جنس سے, تمہاری اپنی جنس ہے انسانوں کی, تمہیں کوئی تکلیف پہنچے اس کو بہت تکلیف ہوتی ہے اور تمہیں خیر پہنچنے کی اس کو بہت زیادہ چاہت اور حرص ہے. اور یہ باتیں تو آپ کو آپ کے دل میں کافر مسلمان سب کے لیے ہیں کیونکہ سارا عالم انسانیت آپ کا امتی ہے. تو آپ کی امت کے دو حصے ہیں, ایک امت اجابت جو ہم ہیں مسلمان جو ہم نے کہ قبول کر لیا, ایک امت دعوت جو کفار ہے, لیکن امت آپ کی یہ بھی ہیں ان کی تکلیف سے بھی آپ کو تکلیف ہوتی ہے. تو عزیز علیہ ما انتم حریص علیکم, خیر پہنچنے کی بہت زیادہ ان کو چاہت ہے. اس لیے کہتے ہیں آپ کی پہلی شفاعت جو ہوگی روز محشر کو جس میں حساب شروع ہوگا اور محشر کی تکلیف سے انسان نکلیں گے اس شفاعت سے, تو آپ کی اس شفاعت سے کافر کو بھی فائدہ پہنچے گا. تو رحمت العالمین آج کے رحمت العالمین شان کا شان میں کافر کا بھی حصہ ہوا ہوا ہے. اور بالمؤمنین رؤوف رحیم, مؤمنین کے لیے تو آپ بہت زیادہ مہربان اور بہت نرم ہیں. فَإِن تَوَلَّوْا فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ. پھر ایسے رسول سے اگر تم منہ موڑتے ہو تو اے پیغمبر صلی اللہ علیہ وسلم کو کہے حسبی اللہ لا الہ الا ہو, میرے لیے تو میرا اللہ کافی ہے, ارے توکل تو اس پر میرا بھروسہ ہے, وہ رب العرش العظیم, وہ بہت بڑے عرش کا مالک ہے. یعنی ایسے رسول سے منہ موڑتے ہو تو مجھے تو کسی کی ضرورت نہیں ہے, میرا تو ایسا اللہ ہے یہ اتنے بڑے عرش کا مالک ہے, لیکن ہاں تمہیں ضرورت ہے میری ضرورت. اگر امتی وفا کر لے یعنی تو پھر وہ کیسا کہا کہ کی وفا کی وفاتی نظم کرے ہیں کی محمد سے وفا کی محمد سے وفا تو نہ تو ہم تیرے ہیں, یہ جہاں چیز ہے کیا لوح قلم تیرے. اللہ پاک عمل کی توفیق عطا فرمائے.